हालै सम्पन्न दोस्रो संविधान सभा चुनावमा विभिन्न राजनैतिक दलहरूले विभिन्न प्रकारका प्रचार माध्यमहरू अपनाए। कसैले स्थानीयदेखि राष्ट्रिय कलाकार ल्याए भने कसैले हाम्रो मौलिक पञ्चेबाजा बजाए। जिल्लाका तिनवटै क्षेत्रका प्रचारका माध्यमहरू नियाल्दा क्षेत्र नम्बर 3 नेपाली काङ्ग्रेसले प्रस्तुत गरेको पञ्चेबाजाको चुनावी प्रचार ओझेलका खबरको रोजाइमा परेको छ। सुनौ घमिर गाविसको भानपोखरामा आयोजित पञ्चेबाजाको चुनावी प्रचारको थोरै झलक। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा गुल्मी दर्लिङका एक अपाङ्गको कथा व्याथा। यहाँ जग्गा बेचे पनि यसको ऋण तिर्न सकिएन। भरे आठ फोन गर्नुहुन्छ देखाइले हामीलाई, हामी कति रुन तिम सहरमा बसेर के गर्ने? हाम्रो एउटा छोरा, अरू छोरा भए पनि यसो ऋण तिर्नन् भन्ने, बाबु पनि अहिले अब तिर्पन्न लाग्नु भयो, अब के को नोकरी गर्नु सक्नुहुन्छ र। म यति बेला गुल्मीको दर्लिङ गाविसको एक बिचल्लीमा परेको दलित परिवारको घरमा छु र आजभन्दा 3 अघि भारतमा जुठा भाँडा माझ्न गरिबीले उकुस मुकुस हुँदै कक्षा 8 पढ्दै गरेका एकजना किशोर भारतमा गए। उनी भारतमा गएको 5 पछि सडक दुर्घटनामा परेर खुट्टा गुमाउन पुगे र उनको खुट्टा अहिले ज्यान मात्रै बाँचेको छ भन्नुपर्छ र उनी दुवै खुट्टाका अपाङ्ग छन् र म यसै घरमा छु र यो दर्लिङ गाविस वडा नम्बर 6 गैरबारीको खबर हो र म यहाँ यसै परिवारको घरको चुलामा बसिरहेको छु। यो घरको बिचल्ली देख्दाखेरि एकदम म भावुक मुद्रामा छु र यहाँनिर एकजना दुवै खुट्टाका अपाङ्ग किशोरको अवस्था हेरिरहेको छु र उहाँसँग सोध्न गइरहेको छु र उहाँ कसरी दुर्घटनामा पर्नुभयो, के भयो, यहाँको शुभ नाम चाहिँ अमृत बिका। अमृत बिका जी, तपाईँ कसरी यो दुर्घटनामा पर्नुभयो? जब म गाडीमा हाम्रो मालबाको छोरा हुनुहुन्छ, हाम्रो म फुपूको घरमा बसेको थिएँ त्यतिखेर। इन्डियामा बुधबारको छुट्टी हुन्छ अनि बुबाको छुट्टी हुँदा मेरो मालबा हाम्रो फुपूको छोरा बिहा गर्नको लागि पन्जाब जानु भएको अनि त्यतिखेर मलाई त्यहाँ होटेलमा राख्नुभयो फुपूले काम गर भनेर। अनि त्यतिखेर छुट्टी थियो होटेलको अनि मालबाको छोरा आउनुभएको, मेरो मालबाको छोराले भन्नुभयो कि मैले उता टाढा काम गर्छु, त्यहाँ गएर पैसा लिएर आउँला भन्नुभयो। अनि फुपूको गाडी लिएर हामी गयौँ घुम्नको लागि, पैसा लिनको लागि। अनि त्यतिखेर जाँदा दाइले गाडी फुल स्पिडमा चलाउनु भएको थियो अनि चलाउँदा चलाउँदा हाम्रो एक साइकलसित फेरि गाडी ठक्कर लाग्यो, फेरि पछिबाट हामीलाई फेरि आएर बसले हान्यो। बसले हान्यो। अनि तपाईँ कति दिन अस्पतालमा बस्नुभयो? म 1.5 साल बसेँ। अनि कस्तो थियो, तपाईँ बेहोस हुनुहुन्थ्यो पुरै तपाईँ? हजुर, म पुरै बेहोस परेकै थिएँ रास्तामा। अनि मलाई पुलिसहरू आएर उहाँकोले उठाएर अस्पतालमा राखेको रहेछन् अनि मलाई दिनको 3-4 20,000 उहाँको ICU 20,000 इन्जेक्सन लगाएर मलाई बचाउनु भयो। अहिले घर आउनु भएको छ? हजुर। अनि बुवा कहाँ हुनुहुन्छ? बुवा अहिले नै मेरो साथ इन्डियामाबाट हामी सँगै 3 मम्मीमा अनि पापा आएको छौँ नेपालमा। पापा पनि अहिले यहीँ हुनुहुन्छ, बाहिर जानु भएको छैन, घरमै हुनुहुन्छ। हजुर। यी भाइ अमृत बिकको दुवै खुट्टाको मासु थपिएको छ र हिँड्न सक्नुहुन्न र उहाँको यो मासु आमाको खुट्टाको मासु झिकेर यो खुट्टामा मासु थोपरिएको छ र पनि त्यो खुट्टा चाहिँ निको भएन, उल्टै तपाईँ चाहिँ अकुएर बस्नु परिरहेको अवस्था छ। यो घरमा बिचल्ली छ, म एउटा सानो खरको झुपडीभित्र छु र यो झुपडीभित्र गरिबी आक्रान्त छ, बिचल्ली छ र यस्तो अवस्थामा पनि यहाँ एकजना उहाँकी आमाले जीविका चलाउनु भएको छ बडो मुस्किलले। उहाँ आमासँग म थोरै कुराकानी गर्न गइरहेको छु। तपाईँको नाम चाहिँ के पर्यो? मेरो धनमाया। तपाईँ घरमै हुनुहुन्थ्यो र छोराको यो बिचल्ली खबर सुन्दा? म घरमै थिएँ, ऊ छोरा र उसको पापा उतै इन्डिया हुनुहुन्थ्यो, छोराले होटलमा भाडा मान्ने, बाबुले छोरा वाचम्यान काम गर्नुहुन्थ्यो। त्यस्तो गर्दा गर्दै उहाँ छोरा गयो, यहाँ पढा पढ्दै घरको स्थिति यस्तै दुःख थियो। त्यो गर्दा ऊ पनि जान्छु मामी म भनौँ, उसको मेरो 3 बहिनी छोरी एउटै छोरा थियो हुँदा एउटा त्यसो गर्दा जाँदा ऊ गाडीमा एक्सिडेन्ट भयो। एक्सिडेन्ट हुँदा यहाँ उसको पापा जानुभयो पन्जाबमा, उसको फुपूको भान्जाको मेरो बिहा गर्ने भनेर पन्जाब जानुभएको थियो। पन्जाब गएपछि भान्जाले त्यहाँ घरमा मेरो नन्दले छोड्नुभयो, लौ यो घरमा थोरा क्यान्टिन चलाइनुहुन्थ्यो, क्यान्टिन सम्हाल्दी भयो मामासँग, तिमीहरूले उता छुट्टी लिएर आऊ उहाँ त्यस्तो भन्नुभएको थियो। फेरि यिनी गइछन् बाहिर गाडी लिएर जाँदा यिनले गाडीले एक्सिडेन्ट गराओ, त्यहाँ त अस्पतालमा पुलिसले हामीलाई उठाएर राखिदियो। म 5 दिनको पाउँछु, उसको बाबु 4 दिनको आउनु भयो। हामीलाई पुरा बिचल्लीमा भन् सर, हामी बिचल्ली थियौँ, हामीलाई कसैले सारा दिन हामीलाई सारा दिन मन मनै सारै भएर बाँच्यौँ थोरा। हामी यस्तो हाम्रो जिन्दगी बहुत खराब छ, घरमा सब खर कुहिएर सबै टाढा देखिन्छन्, पानी चुन्छन्। मेरो 2 बहिनी छोरी घरमा थिए, घरमा उनीहरू दिदीको घरमा घर सुट्थे, ठुलो छोरीको मेरो छोरीको बिहा भएको थियो, ऊ छोरीको घरमा घर सुट्ने बस्ने गरे। म अहिले 3 सालको छोरालाई घरमा लिएर आएछु, त्यस्तै अपाङ्गमा भयो, मेरो मासु काटेर यिनी दुइटै खुट्टाको मासु काटेर लगाइदिएँ छोराको ऊ अस्पतालमा भने कति वर्ष टाउँहरू यस्तो गरेर टाउँहरूको आम उसको मामीको छोरा मासु निकालेर लगाइदिउँ र उसको खुट्टाको उसको केही उपाय लाग्छ कि भन्ने गरेको थिएँ। ऊ केही उपाय भएन, हामीलाई अस्पतालमा कसै 2 महिनासम्म हामीलाई अस्पतालमा उसले डाक्टरहरूले हेरिनन्, हामीलाई निकाल्दे अस्पतालबाट पैसा भएन, 1 लाख पैसा बढ्दछ नि, हामीले अप्सन गरिदिन्छौँ भने हाम्रो साथमा 1 लाख पैसा भएन। हामीले 5 वटा अस्पताल छोडिन् अस्पतालमा हामीलाई सरकारी असना फाल्दे भएले मा म यसले यसको मुनिकै अवस्था भयो। सरकार असना राख्थ्यौँ हामीलाई उनीहरूले मान, मेरो बच्चा मानेमै थियो, हामीले फेरि राखेन, हामीले बच्चा अर्कै ठाउँ निकालेर जाम भयो, अर्को ठाउँ गयौँ अस्पतालमा, अर्को अस्पतालमा जाँदा हामीलाई पुरा धेरै पैसा भयो, हाम्रो त्यत्रो 10 लाख पैसा आयो। 10 लाख आँदा हामीले अझै 15-17 लाखको ढक्का लाग्यो हामीलाई। हामीले अहिले मामलीमा हामीले 10 लाखको हामीले कागजपत्र बनाएर अस्पतालबाट निक्लिम सर हामी। हामीले केही उपाय छैन, वहाँ इन्डियाबाट हामीलाई निकाल्नको अब वकिल लाएर हामीले यहीँ नेपालमा आएर हामीले पुलिसले पक्रेर हामीलाई यहाँ इन्डियामा आनबाट हामीले यहीँ नेपालमा पक्रेर आने गएर आयौँ सर हामी। अहिले हामी नेपालमा आएछौँ, हाम्रो नेपालमा कोहीले केही कसैको मनमा डरमा भयो हामीलाई केही उपकार देन्ते कि हामीले कोही बाँच्नेको बाँचे पनि हामीलाई सहयोग गरेर हामीलाई हामीलाई गर्नुहुन्छ कि भन्ने हामीलाई त्यही अनुरोध गरेर मैले बोलिरहेछु सर। पक्कै पनि विशेष गरेर अबका सञ्चार माध्यम, अबका रेडियो, अबका पत्र पत्रिका यस्ता गरिब झुपडीहरूमा आएर यी पीडाहरू लैजानुपर्छ भन्ने लाग्छ। हामी विशेष गरेर सञ्चारकर्मी पनि गाउँ गाउँमा टोल टोलमा र चुला चुलामा पस्न सकेनौँ। चुनाव भइरहेको छन्, ठुल्ठुला भाषण छाँटिरहेका छन्, यो विकास निर्माण मैले गरेको हुँ, ऊ मैले गरेको हुँ आदि इत्यादि भाषण छाँटिरहेका छन्। तर पनि यी दिनदुखीहरूको कहिले उपकार हुन सकेन, एकपछि अर्को हुँदै यिनीहरूलाई हरेक परिस्थितिले गाँजिरहेको अवस्था छ। यहाँसम्म कि एउटा रोजगार पाउनु पर्ने, उपचार गर्न पाउनु पर्ने यस्ता कुराहरूबाट समेत जनता वञ्चित भइरहेको अवस्थामा चुनाव त भइरहेको छ, यो चुनाव तर कहिलेसम्म गरिबका लागि नहुने, सधैँ यिनीहरू नै भोटर बन्ने तर यिनीहरूले कहिले उपकार नपाउने, उपचार नपाउने यस्तो परिस्थितिमा म यस घरको चुलामा छु र यस चुलामा 4-5 दिदी बहिनीहरू पनि बस्नु भएको छ, 1 बुवा पनि बस्नु भएको छ र यी सबैको आँखामा आँसु बगिरहेको छ। र म यहाँनिर यिनै भाइ अमृत जो दुवै खुट्टाका अपाङ्ग छन्, चुलोमा लडिरहेका छन् र यिनकी दिदीसँग म सोध्न गइरहेको छु, तपाईँको नाम चाहिँ? मेरो विनिता मगर हो। विनिता मगर, अन्तर्जातीय विवाह गर्नुभएको? हजुर, मैले अन्तर्जातीय बिहे गरेको। कस्तो छ भाइको अवस्था देख्दा तपाईँ रोइरहनु भएको छ, के लाग्छ? साथीहरू धेरै बल खेल्छन्, कहाँ कहाँ घुम्न जान्छन्, तर मेरो भाइ जान सक्दैन, खाने कुराउने छैन भाइले, इन्डियामा बसेर चाहिँ कसैले दिएका अब यसो मिठो भाटहरू खाएको अब आएर पनि त्यति पुग्दैन, मिठा मिठा खानेकुराहरू खोज्छ मेरो भाइले अब त्यति पुग्दैन, अब त्यत्रो जवान छ मेरो भाइले, बिहे गर्ने बेला यस्तो भएर पढेर केही गर्ने बेला यस्तो भयो मेरो भाइ, अब हामीले के गर्ने हो यस्तो, बुवा मम्मी पनि अब कमजोर हुनुहुन्छ, बाबा पनि बिपी हाई हुनुहुन्छ, बेला बेलामा लड्नुहुन्छ त्यत्तिकै बाटो सडक पनि लड्नुहुन्छ, न दुःख रहे छ, हामीलाई सहयोग गर्नुहोस्, तपाईँलाई कहिले यस्तो भुल्ने छैन तपाईँहरूले गरेको अभावप्रति,